तन प्रीत लगा के दूर देश मत जा मत जा बसो हमारी नागरी हम मांगे तू खा मैंने लाखों के बोल से الفاظ میں شکوا تیرا جن کو تیری نگہ لطف نے برباد کیا اس کا رونا نہیں کیوں تم نے کیا دل برباد اس کا رونا نہیں اس کا رونا نہیں کیوں تم نے کیا دل برباد اس کا غم ہے کہ بہت دیر میں برباد کیا میں نے لاکھوں کے بول سہے بول سہے ستمگر تیرے لیے لاکھوں کے بول سے جاؤ گے महफिल में तुम ना जाओगे, कहो तो आज सजा लूं गरीब खाने को। मैंने लाखों के बोल सहे, सितमगर है सितमगर तेरे लिए। क्या क्या जुल्म सहे, गर है, सितम गर तेरे लिए।